الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. معظم الكرام، محترم بزرگوں، نوجوان بھائیو، پیارے بچوں، پرنشین اور بہنوں، اللہ کی تعریف اور رسول اللہ صلی اللہ علیہ وسلم پر درود و سلام کے بعد میں نے سورۃ الملک کی دوسری آیت کریمہ تلاوت کی. ترجمہ یہ ہے، وہ جس نے پیدا کیا موت کو اور زندگی کو تاکہ وہ تمہیں آزمائے کہ تم میں سے اچھا عمل کرنے والا کون ہے. اس آیت کریمہ سے ایک بات تو یہ معلوم ہوئی کہ موت اور زندگی دونوں مخلوق، اللہ نے موت کو پیدا کیا ہے جیسے ہمیں پیدا کیا ہے، ایسے ہی زندگی بھی مخلوق ہے جیسے کہ ہم مخلوق ہیں. کل قیامت کے دن جنت اور جہنم کے درمیان میں اسی موت کو میٹھے کی شکل میں لایا جائے گا. جنتیوں سے کہا جائے گا کہ جنت کے بالا خانوں پر آ جاؤ، جہنمیوں سے کہا جائے گا کہ تم لوگ بھی جہنم کے کناروں پر آ جاؤ. جنتی بھی جنت کے کناروں پر آ جائیں گے اور جہنمی بھی جہنم کے کناروں پر آ جائیں گے. تو پوچھا جائے گا یہ کیا ہے، یہ میڈے کی شکل میں جو چیز تمہیں دکھائی دے رہی ہے وہ کیا ہے. تو جواب دیا جائے گا کہ یہ موت ہے. اور پھر موت کو جنتیوں اور جہنمیوں کے سامنے ذبح کر دیا جائے گا اور یہ کہا جائے گا کہ اب جنتی ہمیشہ جنت میں رہیں گے، ان کو موت نہیں آئے گی. اور جہنمی ہمیشہ جہنم میں رہیں گے، ان کو موت نہیں آئے گی. اس لیے کہ موت کو تو ذبح کیا جا چکا ہے. تو جنتیوں کو موت نہیں آئے گی اور جہنمیوں کو بھی موت نہیں آئے گی، کیونکہ موت کو ان کے سامنے ہی ذبح کر دیا گیا ہوگا. مجھے بتانا یہ ہے کہ اگر موت مخلوق نہ ہوتی تو اس کو ذبح کیسے کیا جاتا. یہی بات آیت کریمہ میں کہی ہے کہ اللہ ہی نے موت کو پیدا کیا ہے اور زندگی کو پیدا کیا ہے. موت بھی مخلوق ہے اور زندگی بھی مخلوق ہے. اور دوسری بات جو ذرا گہری ہے وہ یہ ہے کہ اللہ نے یہاں موت کو پہلے ذکر کیا ہے، حیات کو بعد میں ذکر کیا ہے. یوں کہا گیا الذی خلق الموت والحیاۃ، اس نے موت کو پیدا کیا اور زندگی کو پیدا کیا. تو پہلے موت کا ذکر کیا گیا، بعد میں زندگی کا ذکر کیا گیا. کیا ہو گیا؟ جواب اس کا یہ ہے کہ آدمی जिंदगी से मौत को नहीं कवर करता, मौत से जिंदगी को समझा जाता है। आदमी जिंदगी से मौत को नहीं कवर करता, बल्कि मौत से जिंदगी को समझा जाए, नहीं समझे। अल्लाह ने एक इरशाद फरमाया कि हमने इंसान को मिट्टी से पैदा किया है। एक जगह फरमाया कि मैंने इंसान को पानी से पैदा किया। एक जगह ये फरमाया गया कि कीचड़ से पैदा किया, जिसको अरबी में तीन कहते हैं। एक जगह फरमाया गया कि हमने इंसान को मिट्टी से पैदा किया, उसके लिए अरबी का क्या इस्तेमाल किया गया, तो आप। एक जगह फरमाया गया कि मैंने इंसान को पानी से पैदा किया, उसके लिए माँ का लफ्ज इस्तेमाल किया गया। एक जगह फरमाया गया कि मैंने इंसान को कीचड़ से पैदा किया, उसके लिए लफ्ज तीन इस्तेमाल हुआ है, तो ये यूं। और एक जगह फरमाया गया कि मैंने इंसान को बदबूदार गाय से पैदा किया। मिट्टी के अंदर पानी मिला हुआ है और बहुत दिनों तक ऐसे ही ये पानी मिली हुई मिट्टी बाकी रहती है और उसके अंदर बदबू आ जाती है, उसको अरबी में हमारी मखनून कहा गया। और एक जगह फरमाया गया कि मैंने इसको खनखनाती हुई सांप मिट्टी से पैदा किया है। अब आप कहेंगे कि ये तो मुतजाद बातें हो गई, लेकिन ये भी बात काबिल गौर है। अब देखिए, इंसान में सबसे पहले जो चीज आती है मौत में, वही सबसे पहले जुदा होती है। रूह सबसे पहले आती है और सबसे पहले मौत में वही जुदा होती है। अब रूह निकल जाने के बाद बदन पर बहुत असर होता है, मौत के बाद बदन अकड़ जाता है। ये सल्फाली कल्फखा है, वक्त मिलते पहली हालत। मरने के बाद आदमी सबसे पहले अकड़ता है, पूरा बदन अकड़ जाता है, ये सल्फाली कल्फखा है। और उसके बाद सहता है, बहुत दिनों तक लाश को अगर वैसे ही बाकी रहने दिया जाए तो पहले लाश फूलती है, फिर ऐसी मिट्टी हो जाती है जिसके अंदर पानी मिला हुआ और उसके अंदर से बदबू आने लगती है, यह है हमारी मक्की। तो पहली हालत है सल्फारी सल्फंगार की, मरने के बाद आदमी की पहली कैफियत।